तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता, भ्रमण फलदायी रहेको प्रतिक्रिया। पहिलो संविधान सभामा देखिएको जस्तो उत्साह अहिलेकोमा नदेखिएको यो माओवादी अध्यक्ष प्रचण्डको टिप्पणी, अब नागरिकका माग र समस्याप्रति केन्द्रित हुने भनाए। भरतपुरमा म्याजिक गाडीको ठक्करबाट एकजनाको मृत्यु, संस्थागत विद्यालयमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने अभिभावक संघको माग। नाइजेरियामा बोको हरामको आक्रमणमा 32 जना सुरक्षा अधिकारीको मृत्यु, मिसन सकिएपछि पनि झन्डै 10,000 अमेरिकी सैनिक अफगानिस्तानमै रहने। र आइपिएल क्रिकेटको पहिलो प्लेअफमा अहिले कोलकाता पन्जाब विरुद्ध ब्याटिङ गर्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। प्रधानमन्त्री सुशील कोइराला 3 दिने भारत भ्रमण सकेर आज स्वदेश फिर्ता हुनुभएको छ। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भारत भ्रमण फलदायी भएको बताउनु भएको छ। नवनियुक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन कोइराला सोमबार नयाँ दिल्ली जानुभएको हो। स्वदेश फर्कनु अघि प्रधानमन्त्री कोइरालाले आजै सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा आडवाणीले नेपालमा कस्तो खालको व्यवस्था र राज्य निर्माण गर्ने भन्ने निर्णय गर्ने अधिकार नेपाली जनता र नेपालका राजनैतिक दलहरूलाई मात्र भएकाले यसमा भारतको कुनै हस्तक्षेप नहुने बताउनुभयो। भेटका क्रममा भारतीय नेताहरूले नेपालको पछिल्लो राजनैतिक अवस्था र संविधान निर्माणका बारेमा कोइरालासँग चासो व्यक्त गरेका थिए। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो संविधान सभामा देखेको जस्तो उत्साह अहिलेको संविधान सभामा नदेखेको बताउनु भएको छ। संविधान निर्माणको काम कार्यतालिका अनुसार नै अघि बढिरहे पनि सभासदहरूमै त्यसको उत्साह आफूले नदेखेको बताउनुभयो। उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपाल स्टानको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै प्रचण्डले अहिलेको संविधान सभा अन्तिम अवसर भएकाले यसलाई संविधान निर्माणमा सदुपयोग गर्न नसकी अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको बताउनुभयो। संविधान निर्माणको काम सफल नभए देश दुर्घटनामा पर्ने र ठूलो राजनैतिक खतरा उत्पन्न हुने उहाँको भनाइ छ। प्रचण्डले आउँदा दिनमा आफू नागरिकप्रति जिम्मेवार हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा आफू अन्तै अल्झिएको भन्दै उहाँले हिजो जता अल्झिए पनि अब नागरिकका माग र समस्याप्रति केन्द्रित हुने बताउनुभयो। प्रचण्डले शिक्षकहरूको समस्या राज्यले सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो। आफू पनि कुनै बेला शिक्षक रहेकाले शिक्षकको पीडालाई आफूले राम्ररी बुझेको उहाँको भनाइ छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर मनेन्द्र रिचालले सरकार मात्रै सबै क्षेत्रमा ध्यान दिन नसक्ने भएकाले त्यसमा आम समुदायले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। पद्मकन्या क्याम्पसको अर्थशास्त्र विभागद्वारा प्रकाशित नेप्लेस जर्नल अफ इकोनोमिक्स स्टेज नामक पुस्तकको आज विमोचन गर्दै मन्त्री डाक्टर रिचालले आफ्नो बौद्धिक र पेसागत विकासका लागि अनुसन्धानात्मक कामबाट आर्थिक र सामाजिक विकासको लागि योगदान दिन प्राज्ञहरूलाई आग्रह समेत गर्नुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीश चन्द्र पोखरेलले पछिल्लो पुस्ताका शिक्षक विद्यार्थी र अनुसन्धानकर्ताले कृषि आर्थिक र पर्यटन विकासको लागि अनुसन्धानात्मक काममा आफ्नो क्षेत्रबाट चासो दिनुपर्ने बताउनुभयो। पुस्तकमा आर्थिक विकास, पर्यटन, कृषि, रोजगारी लगायतका विभिन्न विषयमा खोज र अनुसन्धानत्मक लेखहरू समेटिएका छन्। तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जयप्रकाश गुप्ताले मधेसी जनताको अधिकारका लागि सशक्त आन्दोलन हुने बताउनु भएको छ। राजविरासमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक गुप्ताले अभियानको नाममा संगठन निर्माण गरी आफूले मधेसमा सशक्त आन्दोलनको तयारी गरिरहेको बताउनुभयो। मुख्य दलहरूले संविधान निर्माणमा असफल भइरहेको आरोप लगाउँदै गुप्ताले परिवर्तनलाई संस्थागत गर्दै रूपान्तरण सहितको संविधान आम नेपालीले अपेक्षा गरेको उल्लेख गर्नुभयो। उहाँले संविधान निर्माणतर्फ मुख्य दलहरूको ध्यान नरहेको बताउँदै 2047 सालकै संविधानमा थोर बहुत हेरफेर गरी एक थान संविधान ल्याउन मुख्य दलहरू उद्धत रहेको आरोप लगाउनुभयो। संविधान सभामा सहभागी रहेका मधेसवादी दलहरू यसको साक्षी मात्र बन्ने भएकाले आम मधेसी जनताको भावनालाई उनीहरूले प्रतिनिधित्व नगर्ने उहाँको भनाइ छ। पवित्र प्रयाससम्म नेपालले अपाङ्गता भएका व्यक्ति र उसलाई स्याहार गर्नेलाई आर्थिक सहायता गर्नका लागि सर्वोच्च अदालतबाट दिइएको फैसला कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। विक्रमसम्म 2069 श्रावणमा अदालतद्वारा गरिएको फैसलामा रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई 500 देखि 3000 रुपियाँसम्म मासिक भत्ता र उसलाई सहयोग गर्ने सहयोगीलाई 5000 भत्ता दिन आदेश दिएको थियो। नेपालमा थुप्रै कानून नियम बन्ने तथा अदालतबाट फैसला हुने गरे पनि ती नियम कानुन तथा फैसला कार्यान्वयन नहुँदा आजीवन आवासविहीन समूहसम्म नपुगिरहेको अवस्था रहेको पवित्र समाज समूहकी सचिव पदमणि वज्राचार्यले जानकारी दिनुभयो। सरकारले हाल जीविस मार्फत नगरपालिका हुँदै सम्बन्धित ओडाबाट अति अशक्त परिवारलाई केही आर्थिक सहयोग दिने गरिए पनि सानो रकम र बढ्दो महँगी जस्ता कारण उनीहरूको जनजीवनका कठिन भएको संस्थाको भनाइ छ। नेपाल राष्ट्र बैङ्कले H&B डेभलपमेन्ट बैङ्कको व्यवस्थापन जिम्मा लिँदै प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई निलम्बन गरेको छ। राष्ट्र बैङ्कले उपनिर्देशक ज्ञानो कृष्ण अधिकारीको संयोजकतामा 3 सदस्यीय व्यवस्थापन समूह खटाएको राष्ट्र बैङ्कका प्रवक्ता भास्कर मणि ग्यावालीले जानकारी दिनुभयो। आजदेखि बैङ्कको मौजुदा सञ्चालक समिति र सिइओलाई निलम्बन गरेका छौँ। ग्यावालीले भन्नुभयो, राष्ट्र बैङ्कको टोलीले सञ्चालन र व्यवस्थापन जिम्मा लिएको छ। उहाँका अनुसार उपनिर्देशक ज्ञानकृष्ण अधिकारी, विष्णुमणि गौतम र खेमराज अधिकारीलाई आजदेखि नै बैङ्कमा खटाइएको छ। गुड फर पेमेन्ट चेक जारी गरेको प्रकरण सेलाउन नपाउँदै H&B बैङ्कले थप शङ्कास्पद चेक जारी गरेको विषयमा सचेत गराउँदा पनि नसुध्रेकाले व्यवस्थापन जिम्मा लिनु परेको ग्यावालीले बताउनुभयो। भरतपुरको एयरपोर्ट चोकमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक देवघाट 4 तनहुका सुनिल गुरुङको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। दुर्घटनामा परि मोटरसाइकलको पछाडि बस्ने देवघाटकै शीतल गुरुङ घाइते भएकी छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। हाकिम चोकबाट नानगढतर्फ जाँदै गरेको N1 2658 नम्बरको म्याजिकले सोही दिशातर्फ जाँदै गरेको N5 5096 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। घाइते शीतल गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनले संस्थागत विद्यालयमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने बताएको छ। अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्ने सङ्घको ठहर छ। समय र आवश्यकताले विद्यालय जन्मनुपर्ने तर अस्वस्थ प्रतिस्पर्धा भने हट्नुपर्ने अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र नेउपानेले बताउनुभयो। अस्वस्थ प्रतिस्पर्धा हुँदा शैक्षिक गुणस्तर खस्कने भएकाले यस्तो विकृति हटाउनुपर्ने उहाँको भनाइ छ। पछिल्लो समय देखेको अस्वस्थ प्रतिस्पर्धा हटाउन अभिभावक सङ्घले पनि भूमिका खेलिरहेको भन्दै अध्यक्ष नेउपानेले केही सुधार भने भइरहेको दावी गर्नुभयो। चितवनका कतिपय ठाउँमा एउटै विद्यालयसँगै जोडिएर अर्को विद्यालय पनि खुलेका छन्। विद्यालय खुल्नु राम्रो कुरा हो, अध्यक्ष नेउपानेले भन्नुभयो, तर अस्वस्थ रूपमा खुलेका विद्यालयबाट शिक्षाको गुणस्तर कस्तो आएको छ त्यो बुझ्नु महत्त्वपूर्ण छ। केही समय अघिसम्म दयनीय रहेका विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा भने पछिल्लो समय केही सुधार आएको सङ्घले जनाएको छ, तर अझै पनि पर्याप्त नभएको सङ्घका अध्यक्ष नेउपानेले बताउनुभयो। अस्वस्थ प्रतिस्पर्धा हुँदाहुँदै पनि विद्यालय र अभिभावक संस्थागत विद्यालयतर्फ नै आकर्षित भइरहेका छन्। संस्थागत विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्नु बाध्यता रहेको नेउपानेले बताउनुभयो। सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षामा गुणस्तरीयता रहनु र अभिभावकले पनि त्यस्तै खोज्ने भएकाले संस्थागत विद्यालयमा आकर्षण बढेको उहाँको दावी छ। सबै सामुदायिक विद्यालयमा गुणस्तर कम हुन्छ भन्ने नभएको नेउपानेको भनाइ छ। सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यम सञ्चालन र गुणस्तरमा वृद्धि गर्न सके विद्यार्थी निजीमा आकर्षित नहुने उहाँले बताउनुभयो। सामुदायिक विद्यालयमा विद्यार्थीको पहिलेको अवस्था पुर्याउन राज्यले सामुदायिक विद्यालयलाई व्यवस्थित गर्नुपर्ने न्यौपानेको सुझाव छ। पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा 155 संस्थागत विद्यालय रहेका छन्। यसैबीच संस्थागत विद्यालय शिक्षक अभिभावक सङ्घ चितवनको दोस्रो जिल्ला अधिवेशन यही जेठ 17 गते रत्नगरमा हुँदैछ। अधिवेशनले 19 सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ। पदाधिकारी सहित 15 सदस्य निर्वाचित गर्ने र 4 सदस्य मनोनित गर्ने संघको व्यवस्था छ। अधिवेशनमा जिल्लाभरका संस्थागत विद्यालयका 200 प्रतिनिधि सहभागी हुनेछन्। स्काई राइडर उच्च माविमा हुने अधिवेशनको तयारी तीव्र पारिएको संघले जनाएको छ। इलाका प्रहरीकाले रत्नगरको कार्यशैलीप्रति स्थानीयवासीले सन्तुष्टि व्यक्त गरेका छन्। आर्थिक वर्ष 2070-71 साउनदेखि हालसम्म गरेका क्रियाकलाप सम्बन्धी इलाका प्रहरीकाले रत्नगरले आज आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा स्थानीयवासीहरूले यस्तो बताएका हुन्। कार्यक्रममा आफ्ना भनाई राख्दै सहभागीहरूले अझै पनि प्रहरी भन्ने बित्तिकै डराउने प्रवृत्ति रहेकाले जनतासँगको सम्बन्ध सुमधुर बनाएर काम गर्न सुझाव पनि दिएका छन्। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि लगायत स्थानीयवासीले आफ्नो जिज्ञासा, सल्लाह एवं सुझाव राखेका थिए। रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रशासनका कार्यालय चितवनका बजार संरचना अधिकृत विष्णुभक्त पौडेल, रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बेसुराल लगायतले मन्तव्य राखेका थिए। रत्नगर पिठुवा जुटपानी पदमपुर बचौली शक्ति खोर सिद्धिमा इलाका प्रहरीकाले रत्नगरले सेवा रत्नगरको सेवा क्षेत्र हो। कार्यक्रम सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो। मोटरसाइकल किन्दा लकी ड्रमा 1,00,000 जितेका रत्नगर 4 देवौलीका जितवा महतोलाई आज खैरनी नगरपालिकामा रहेको आशीर्वाद अटोमोबाइल्स प्रालीले चेक हस्तान्तरण गरेको छ। हंसहुलास चन्द एन्ड कम्पनी प्रालीका एरिया इन्चार्ज रामेश्वर घिमिरे, आशीर्वाद अटोमोबाइल्स प्रालीका सञ्चालकद्वय सुरेश चौधरी र उमाशङ्कर शाहले संयुक्त रूपमा आज आयोजित एक कार्यक्रमका बीच महतोलाई 1,00,000 चेक हस्तान्तरण गर्नुभएको हो। महतोले गत वर्षको चैत्रमा आशीर्वाद अटोमोबाइल्स प्रालीबाट मोटरसाइकल खरिद गर्नुभएको थियो। चेक हस्तान्तरण कार्यक्रममा उपहार पाउँदा महतोले निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो। अहिलेसम्म कुनै पनि उपहार नपरेका महतोलाई पहिलो पटक नै यति धेरै रकमको उपहार पर्छ भन्ने नसोचेको भन्दै उहाँले आशीर्वाद अटोमोबाइल्स प्रालीलाई धन्यवाद दिनुभयो। 30 लकी ड्र अन्तर्गत महतोलाई 1,00,000 उपहार प्राप्त भएको आशीर्वाद अटोमोबाइल्स प्रालीका सञ्चालक सुरेश चौधरीले जानकारी दिनुभयो। यसबीच आशीर्वाद अटोमोबाइल्स प्रालीमा आजदेखि 3 दिनसम्म एक्सचेन्ज अफर सुरु भएको छ। बजाज कम्पनीको आधिकारिक विक्रेता रहेको आशीर्वाद अटोमोबाइल्सको एक्सचेन्ज अफरमा पुराना जुनसुकै कम्पनीका मोटरसाइकलसँग बजाज कम्पनीको मोटरसाइकल साट्न सकिने सञ्चालक चौधरीले जानकारी दिनुभयो। सुन चाँदीको भाउ आज घटेको छ। मङ्गलबारको भाउमा 800 रुपियाँले घटेर आज सुनको भाउ तोलाको 51,700 रुपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनाएको छ। यस्तै गएको शुक्रबारदेखि 775 रुपियाँमा किनबेच भएको चाँदीको भाउ पनि तोलामा 5 रुपियाँले घटेर 770 रुपियाँ कायम भएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, क्रान्तिकारी कम्युनिस्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको प्रतिक्रिया के छ? ए, कुरा सही छ, बी हास्यास्पद कुरा, र सी एकताको लागि बोली। तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए कुरा सही छ भन्नेमा 33%, बी हास्यास्पद कुरा भन्नेमा 26%, र सी एकताको लागि बोली भन्नेमा 41%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालले कस्तो आशा गर्न सकिएला? ए अनावश्यक हस्तक्षेप कम होला, बी जुनजोगी आए पनि कानै चिरेको हो, र सी समय नै कुर्नु पर्ला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगन सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन उबिसे काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासे बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656 63 63 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। नाइजेरियामा बोको हरामको आक्रमणमा परि 32 जना सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ। नाइजेरियाको उत्तरपूर्वी सहरको बुनी आदि नगरमा रहेको सुरक्षा क्याम्पमा आक्रमण हुँदा सुरक्षाकर्मीहरू मारिएका हुन्। उता दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा 1 जना नर्ससहित 21 बिरामीको मृत्यु भएको छ। दक्षिण कोरियाको जानिसियोङगाङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको हो। कैयौं बिरामी र कुरुवा घाइते भएका छन्। आगलागी आधा घण्टा पछि नियन्त्रणमा आए पनि 70 देखि 80 वर्षका बिरामीको निस्सासेर मृत्यु भएको बीबीसीले जनाएको छ। अमेरिकी लडाकु मिसन सकिएपछि पनि झन्डै 10,000 अमेरिकी सैनिक अफगानिस्तानमै रहने भएका छन्। अमेरिकी राष्ट्रपति बराक ओबामाले घोषणा गरेको योजना अन्तर्गत सन् 2015 सुरुदेखि 9,800 सैनिक अफगानिस्तानका विभिन्न ठाउँमा खटिनेछन्। त्यसपछि थोरै थोरै सङ्ख्यामा अमेरिकी सैनिकलाई स्वदेश फिर्ता गरिने राष्ट्रपति ओबामाले बताउनुभयो। 9,800 सैनिकमध्ये झन्डै आधा सैनिकलाई सन् 2015 अन्त्यसम्म अफगानिस्तानको राजधानी काबुल र ग्राम हवाई बेसमा केन्द्रित गर्नेछ। यस्तै सन् 2016 अन्त्यमा 1,000 भन्दा कम सेना अमेरिकी दूतावासको सुरक्षामा अफगानी फौजको प्रशिक्षणमा र सुरक्षा सहयोगीको रूपमा कार्यरत रहनेछन्। तर अमेरिकाले योजना अफगानिस्तानले संयुक्त सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको अवस्थामा मात्र लागू हुने बताएको छ। सन् 2014 अन्त्यदेखि अमेरिकी सेनाले अफगानी सहर र ग्रामीण क्षेत्रको सुरक्षा गस्ती नगर्ने भन्दै राष्ट्रपति ओबामाले यो जिम्मेवारी अब अफगान नागरिकको हुने बताउनुभयो। खेल समाचार। राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासँगै वसन्त रेग्मी र सुभाष खकुरेल वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। क्रिकेटर सुमपाल कामी र फुटबलर विमल घरती मगर उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन्। खेलकुद पत्रकार मञ्चले आज पल्सर स्पोर्टबारको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो। उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटरका पारस खड्का, वसन्त रेग्मी र सुभाष खकुरेलसँगै गल्फा शिवराम श्रेष्ठ र एथलेटिक्सका एम साजन सुनवार परेका छन्। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको पहिलो प्लेअफमा अहिले कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर ब्याटिङ गरेको कोलकाताले ताजा अवस्थामा 11.5 बल खेल्दै 3 विकेटको नोक्सानीमा 88 रन जोडेको छ। कोलकाताका लागि सकिब अल हसन र युसुफ पठान क्रिजमा छन्। पठान र हसन समान 13-13 रन बनाएर क्रिजमा छन्। यसअघि प्रारम्भिक ब्याट्सम्यान रबिन उथप्पा 42, गौतम गम्भीर 1 र मनिष पाण्डे 21 रन बनाएर पेभिलियन फर्किएका छन्। आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने आजै बेलुका हुने चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच पनि प्रतिस्पर्धा हुँदैछ। आजको विजेताले फाइनलमा पहिलो खेलको विजेता कोलकाता र पन्जाबसँग, आजको पराजित हुने टिमले चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सको विजेता टिमसँग फाइनल प्रवेशका लागि भिडन्त गर्नेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता, भ्रमण फलदायी रहेको प्रतिक्रिया। पहिलो संविधान सभामा देखेको जस्तो उत्साह अहिलेकोमा नदेखिएको ए माओवादी अध्यक्ष प्रचण्डको टिप्पणी, अब नागरिकका माग र समस्याप्रति केन्द्रित हुने भनाई। भरतपुरमा म्याजिक गाडीको ठक्करबाट एकजनाको मृत्यु, संस्थागत विद्यालयमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने अभिभावक सङ्घको माग। नाइजेरियामा बोको हरामको आक्रमणमा परि 32 सुरक्षा अधिकारीको मृत्यु, मिसन सकिएपछि पनि झण्डै 10,000 अमेरिकी सैनिक अफगानिस्तानमै रहने। र आइपिएल क्रिकेटको पहिलो प्ले अफमा अहिले कोलकाता पन्जाब विरुद्ध ब्याटिङ गर्दै। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज, विदा भई, नमस्कार।